bus be me? Bhagavad Bhavana Khandiram Rasulullah Ali Ali Ali Dhaka ke Nawab ne dawat di. Pehle to Hazrat na kehte rahe, na kehte rahe, na kehte rahe. Aur phir bamushkil dawat ko qabool kiya. Jab wahan utre to unka khadim Nawab sahab ka aaya hua. प्यासों को कुएं के पास जाना ही पड़ता है। हजरत ठहर गए, जहां खड़े थे वहीं खड़े रहे। कहा जरा फिर से कहना क्या कहा? मैं हजरत का मैं कहना चाहता था कि प्यासे को कुएं के पास जाना पड़ता है। हजरत फरमा इसका मतलब यह है कि तुम्हारा नवाब कुआं है और हम प्यासे हैं। वो कुछ बोला नहीं। तो हजरत ने कहा जरा कान खोल के सुनो, तुम्हारा नवाब जो है ना वो प्यासा है, मैं कुआं। क्या हजरत वो कैसे? फरमान वो ऐसे कि तुम्हारे नवाब के पास दुनिया है लेकिन बकदर जरूरत दीन नहीं। जिसके पास दीन ना हो उससे बड़ा फकीर कोई नहीं। सबसे बड़ा कंगाल है जिसके पास दीन ना हो, सुन्नतें ना हो, अदब ना हो, वो फकीर है शरीयत की इस्तिलाह। और अल्हम्दुलिल्लाह मेरे पास बकदरे दुनिया भी है, दुनिया और जरूरत के मुताबिक बड़ी तादाद में अल्हम्दुलिल्लाह की जो मैं दूसरों को भी देता हूं। तो तुम्हारे नवाब को कहना कि जरूरत हो तो आए मेरे यहां और एक कदम यहां से मैं तेरे नवाब की तरफ आगे नहीं बढ़ूंगा, वापस जाऊंगा, खाना वहां चलेगा। उसने बहुत भी मिन्नत समाज की कि हजरत आप जरा सोचे, तू सोचेगा, मैं इतने को नहीं सोचूंगा, मैं बुलाया गया हूं, खुद नहीं आया हूं। हमारे अब्दुल्ला ऐसे रहे हैं, अल्लाह ने उनको वाकई मिकदार में दीन अता फरमाया था। और सबसे बड़ी बात यह है कि उनको अपने दीन की कदर थी। आज बहुत से लोग ऐसे हैं कि जिनको अल्लाह ने अपनी में दीन की दौलत से नवाजा है लेकिन वो इसकी कदर नहीं करते। और याद रखो ये बात कि जो भी कदर नहीं करेगा उसके पास की नेमत अल्लाह छीन लेगा। ये पुरानी फैसला है कि जो नेमतों की कदर नहीं करता अल्लाह उससे वो नेमत दे लेते हैं। अगर हाफिज़े कुरान अपने सीने के हीरों की कदर नहीं करेगा तो इससे कुरान ले लिया जाएगा। हदीस शरीफ में फरमाया कि कयामत के दिन वो हाफिज़े कुरान अल्लाह के दरबार में कोड़ी होके आएगा। कोड़ी का मतलब लेप्रसी वाला होके आएगा। उंगलियां सब गिरी हुई होगी, नाक टूटी हुई होगी, हड्डियों का ढांचा होगा। लोग देखते हैं अल्लाह ये कौन ऐसा बदसूरत है? फरमाइए वो है जिसको हमने अपनी नेमत कुरान करीम की शक्ल में इसके सीने में दी थी लेकिन इसने उसकी सूरतों को उसकी आयतों को भुला दिया। रात को सोया रहा, इसकी तिलावत नहीं की, न इस पर अमल किया। तो नेमतों की नाकदरी पर अल्लाह ताला नेमतें لئن شكرتم لأزيدنكم ولئن كفرتم إن عذابي لشديد. اگر تم شکر بجا لاؤ گے تو میرے پاس خزانے کم نہیں. ایک حدیث شریف کا بڑی عجیب بات بیان کر رہا ہوں, اعتدال سے کام کر رہا ہوں. بہت سے لوگ ایک دم شروع میں خوب وظائف پہ وظائف وظائف پہ وظائف پڑھتے, پھر بقدر فرض بھی نہیں پڑھ رہا. اکثر جو نئے گلچان جاتے ہیں حج میں تو وہ حرم میں جا کے دیکھنا شوق ہو گیا, روزانہ دو دو عمرے کرتا ہے. لیکن جب فریضہ حج ادا کرنے کا وقت آیا تو تھک کے شروع ہو گیا. حالانکہ اصل تو یہ ہے, آیا تو اس کے لیے ہے. اس لیے وہاں ذمہ دار کے بات سمجھاتے ہیں. اس لیے حدیث میں فرمایا آدھا رمضان ہو جانے کے بعد ہر ایک کا ذوق نہیں ہے کہ مکمل شعبان کے روزے رکھے. اذن تصف شعبان فلا تصوموا. جب رمضان شعبان آدھا گزر جائے روزے رکھنا چھوڑ دو. کیوں؟ آگے فرض روزے آنے والے ہیں. اگر کھا پی کر یہ تیار نہ رہا اور اپنے آپ کو چار و چوبت نہیں کیا تو رمضان کے فرض روزوں کے اندر کمی آ جائے گی. یہ نہ ضرور نہیں تو اکثر ایسا ہوتا ہے کہ شروع شروع میں بہت پیوٹ کیا, بہت پڑھا, اب سستی. اب سستی اتنی ہے جیسا کہ بڑی راتوں میں دیکھا ہوگا, بڑی رات میں اثر سے تیار ہوتے ہیں لوگ, نئے کپڑے, نیا عطر, نئی ٹوپی, نیا لباس, گھر میں بھی شور ہے, اہتمام ہے, صفحے اولا میں نماز ہے, تکبیر تعظیم ہے, مسجد کے ٹاول پر بحث ہے, طہارت کے تقدس کی قسمیں ہیں. مغرب کے بعد بھی بیچارہ روٹین والا تو پڑھ کے چلا بھی گیا, کھڑا رش کر رہا. عشاء کے قریب قریب گیا, دو چار لوگ میں کھائے نہیں کھائے پھر آ گیا. سب سے پہلے سب کے اندر یہ بھی ختم ہو گئی, عشاء بھی لوگ پھر چلے گئے, پھر یہ بیٹھ گئے. آدھی رات سوڈا پینے گیا, چائے پینے گیا, پھر دس دس چکر کاٹے, پھر آ کے بیٹھ گئے, پھر تحجد بھی پڑھا. تو دیر سے آتے ہیں ان کو گھر گھر کے دیکھنا, فجر کی نماز پڑھی, پھر جو روانہ ہوا تھا 15 دن تک نظر ہی نہیں آتا. اس کو استقامت نہیں کہتے. استقامت کس کا نام؟ وہ جو روزانہ کر رہا ہے وہ کرتا چلا ہے. روزانہ نماز فرض کی آج بھی اسی ترتیب سے پڑھ لی, روز نقلیں پڑھ رہا تھا اسی ترتیب سے پڑھ لی. حدیث میں بہت عجیب بات بیان کر رہا, یوں کرنا درمیانی اور اعتدال کی راہ اختیار کرو تو منزل تک پہنچو گے. جو میانہ روی اختیار کرتا ہے نا وہ منزل تک پہنچ جاتا ہے, اور جو بہت تیز رفتار چلتا ہے تو منزل پر جانے سے پہلے تھک جاتا ہے, سو جاتا ہے, اور منزل تک اس کا سفر مکمل نہیں ہوتا. بچپن میں ہم کو کتابوں میں خرگوش اور کچھوے کی ریس کا واقعہ سنایا اور پڑھایا. یہ چھوٹے واقعے میں بڑا سبق دیتے ہیں. ایک خرگوش نے, خرگوش کی تیز رفتاری مشہور ہے اور کچھوے بھی سست رفتاری مشہور, دونوں کی آپس میں بات کریں کہ ہم ریس لگائیں, دیکھیں کس کو انعام ملتا ہے, کون نمبر لے جاتا ہے. خرگوش نے دوڑ لگائی, منزل سے چند قدموں کے فاصلے پر اس کو نیند آ گئی. مڑ کے دیکھا کچھ اپنی شاہی رفتار کے ساتھ آ رہا, جس نے سوچا یہ آئے گا وہاں تک تو میری ایک تو نیند ہو جائے گی, سو گیا. اور اس کے بعد آنکھ کھلی تو دیکھا کہ کچھ مجھ سے بھی آگے جا چکا ہے, پیچھے تو کوئی نظر آتا نہیں. اب اس نے بہت چھلانگ لگائی لیکن کچھوے نے بھی ایک زور کی چھلانگ لگا کر منزل کے اوپر اپنا قدم پہلے رکھ دیا. علماء فرماتے ہیں کہ رفتار کچھوے کی ہو تو کوئی بات نہیں لیکن مسلسل ہونی چاہیے, مسلسل ہونی چاہیے, کانسٹنٹ ایفرٹ. انگریزی میں کہتے ہیں یو ہیو ٹو بی کانسٹنٹ ایفرٹ, ہمیشہ چلتے ہی رہو, چلتے ہی رہو, چلتے ہی رہو, رکنے کا نام مت دو. حدیث شریف میں ہے ایک سفر سے لوٹے سرکار تبوک کے سفر سے لوٹے تو فرمایا رجانا من جہاد الاصغر الى جہاد الاکبر, ہم ایک چھوٹے جہاد سے لوٹے ہیں اور گھر آئے تو فرمایا جہاد اکبر کی طرف آئے. لوگ اس کی غلط تشریح کرتے ہیں, یہ تشریح نہیں ہے اس کی, ہے اس کی دعوت کے ساتھ ہی بھی یہ تشریح کرتے ہیں. وہ گھر آ گئے اللہ کے راستے میں سے تو جہاد اصغر سے نکلے جہاد اکبر میں آئے ہیں, ایسا نہیں ہے. یہ حدیث کو غلط سمجھا ہے. حدیث کا مضمون کیا ہے؟ بڑی محنت کر کے صحابہ کرام آئے, تھکے ہارے اور سوچا کہ چلو اب کچھ نہیں کرنا ہے, ہم نے بہت بڑا معرکہ سر کر لیا, خیبر جیت لیا, خندق فتح ہو گیا, طائف و غنیم ہو گئے, اب کچھ نہیں کرنا ہے. حضور نے فرمایا یہ تو چھوٹے جہاد اور اب بڑے جہاد آنے والے ہیں, تم کو ہم بڑے جہادوں کی تیاری کرنی ہے. یہ جو محنت کر کے آئے یہ حضور کے زمانے کی بات ہے, یہ چھوٹے جہاد تھے اور اب ہم بڑے جہاد کی تیاری کرتے ہیں. کون سے بڑے جہاد؟ جو کہیں تو ایرانیوں کے ساتھ لڑے جائیں گے, کہیں ترکیوں کے ساتھ لڑے جائیں گے, کہیں شامیوں کے ساتھ لڑے جائیں گے, کہیں رومیوں کے ساتھ لڑے جائیں گے, کہیں مصریوں کے ساتھ لڑے جائیں گے. حضور اس کی پیشین گوئی کر رہا ہے. حضرت امام بخاری رحمۃ اللہ علیہ نے ایک حدیث نقل فرمائی ہے, مغازی میں بھی ہے حدیث اور کتاب الجہاد میں بھی ہے. جہاد کی حقیقت کیا ہے؟ اکثر جو ہے لوگ اس لفظ کی تشکیل میں ڈرتے بھی ہیں اور گھبراتے ہیں کہ بھائی لوگ کہیں گے یہ جہاد سکھاتے ہیں. جہاد مطلب کیا ہے؟ ایک ہی معنی سمجھو جہاد. جہاد کی چار قسمیں ہیں. سب سے پہلے تو جہاد آدمی کو کرنا ہے اپنے نفس کے ساتھ, دوسروں کے ساتھ تو بعد میں کرے گا, پہلے تو اپنے نفس کے ساتھ لڑنا ہے. اور یہ لڑائی میں کامیاب ہونا یہ دنیا کے بڑے بڑے دشمنوں کے مقابلے سے کچھ بھی نہ, دشمنوں کو آدمی مات دے سکتا ہے, شکل دے سکتا ہے, لیکن نفس کو شکل دینا بڑا کام. اس لیے اللہ تعالی سے پوچھا گیا کہ اللہ کے بندے یہ بات بتاؤ کہ ہم نے اور جنت میں فاصلہ کتنا ہے؟ فرمایا دو قدم کا فاصلہ ہے. پوچھا وہ دو قدم کیسے ہیں؟ جواب دیا تھا پہلا قدم نفس کی خواہش پر رکھنا, خواہش نفس پر پہلا قدم رکھنا. شاعر کیا کہتا ہے؟ ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے اور بہت نکلے میرے رما پھر بھی دم نہیں. ہمارے بزرگ فرمایا کرتے یہ قبرستان جو جاتے ہیں نا کیوں جاتے ہیں؟ یہ مزارات کی اور قبروں کی زیارت کیوں کراتے ہیں؟ एक वजह यह है कि आदमी को अपनी हकीकत का पता रहे। नंबर दो, आदमी को मौत की याद रहे। नंबर तीन, मिट्टी के ढेर को देखकर उसे यह ख्याल आए कि यह तमन्नाओं का ढेर है जिसके नीचे हजारों तमन्नाएं खाबीदा हैं और सो रही हैं। सैयद अल्लाह का बुखारी रहमतुल्लाह ने हमेशा एक शेर कहते गया, शैतान मारा एक सज्दे के न करने पर। शैतान जो है ना, उसका नाम अब्दुल खालिश था। मलाइका के अंदर और इबादत गुजार मलाइका से ज्यादा शोर था, लेकिन एक सज्दा अल्लाह के हुक्म के मुताबिक नहीं किया, लाखों साल की इबादतें खत्म हो गई। एक नाफरमानी आदमी को कहां से कहां तक उतार कर लाती है। एक सज्दा जो अल्लाह के हुक्म पर नहीं किया गया, वो लाखों मील की ऊंचाई से निकालकर जहन्नम की गहराई में लाकर शैतान को डाल देता है। तो शायर क्या कहता है, गया शैतान मारा एक सज्दे के न करने में, और हजारों साल सर सज्दे में मारा तो क्या मारा। हजार साल सज्दा किया लेकिन एक सज्दा नहीं किया अल्लाह के हुक्म के मुताबिक, सारे सज्दों के ऊपर पानी दे। लेकिन इकबाल ने दूसरी बात कही, इकबाल कहते हैं और बहुत अच्छी बात कहते हैं, इकबाल ये फरमाते हैं कि वह एक सज्दा जिसे तू गिरा समझता है, वह एक सज्दा जिसे तू गिरा समझता है, यानी अल्लाह के सामने सज्दा करने को जो तुझे दुश्वारी महसूस हो रही है, हजारों सज्दों के मुकाबले वह एक सज्दा जिसे तू गिरा समझता है, हजार सज्दों से आदमी को देता है मजा। दरदर के ऊपर जाकर सर को झुकाने की बेइज्जती से अल्लाह के सामने एक सज्दा आदमी को बेनियाज कर देता, उसे दरदर की गदागरी नहीं करनी पड़ती अगर वो एक अल्लाह के दरवाजे पर सज्दा करने वाला बन जाए। और आगे चलकर कहते हैं, नहां को अजदहा और शेर न मारा तो क्या मारा, और बड़े मुझी को मारा नफ्स या मारा को क्या मारा। भाई शेर को मारना भी आसान काम, जो दुनिया के बड़े बड़े शिकारी होते हैं वो अपनी बहादुरी के लिए मरे हुए शेर के पास खड़े रहकर बंदूक के साथ अपनी तस्वीर खींच पाते हैं ताकि लोगों को पता चले कि इन्होंने शेर मारा। हालांकि उन्होंने लोमड़ी भी नहीं मारी, लेकिन बताना चाहते हैं कि हम लोग बहुत बहादुर। हमारे हल्के में एक शिकारी था, उसकी कल की तमन्ना थी कि शिकार शेर का करने से पहले मुझे नहीं मरना, मेरी तमन्ना पूरी हो जाए। अपने दोस्तों को लेकर जंगल में और दरख्तों के बीच में मचान बनाते हैं शिकारी, मचान बनाते, उस पर भरी हुई बुलेट वाली बंदूकें रखी, खाना ले लिया, पानी ले लिया, रात को अंगारों की तरह दो चटमगाती हुई आंखें नजर आए, ये सो रहा। दोस्तों ने कहा कि अपने दोस्त का नसीबा जाग उठा, मालूम होता है शेर आ गया है इनकी खिदमत के लिए, इनकी दुआएं अल्लाह ने पूरी कर, तमन्ना अल्लाह ने पूरी करवा दी। शेर आ रहा बिल्कुल नीचे आया और जोर से उसने चिंगारना शुरू किया, ये भरतीन न थे, इनको उठाया, तुम्हारा मतलब आ गया कौन, कहा वो शेर, रक्षा सुनो की आवाज आई। जब वो दहाड़ा जोर से चिंगारा शेर, साथियों ने कहा बंदूक संभालिए, उसने कहा तुम मुझे संभालो वरना मैं गिर जाऊंगा। तो नहांगो अंतहा और शेर नर मारा तो क्या मारा और बड़े मुजी को मारा नफ्स या मारा होगा। इसलिए नफ्स की तीन अक्साम बयान की, उनमें से दरमियानी दर्जे का नफ्स है नफ्स या मारा। बात कहते हैं घटिया दर्जे का नफ्स है नफ्स या मारा, कि जैसा शैतान और जैसा अंदर का तकाजा है उस तकाजे पर अपने आप को पूरा उतारता चला जाए, ना अल्लाह के हुक्म का तकाजा देते ना सरकार की सुन्नत को देते और बस जो दिल की बड़ास है वो निकालता चला जाए नफ्स हमारा। तो जिहाद का पहला फर्क क्या फरमाया, जिहाद का पहला फर्क ये नफ्स हमारा पर कंट्रोल करना है। पहला कदम नफ्स पर रखो तो दूसरा कदम जाकर आपका सीधा जन्नत के अंदर पड़ जाए। एक वाकया सुनाकर मैं चला लगा था, हारून रशीद के वाकया में लिखा है, उनकी बीवी का नाम था जुबैदा, नहर जुबैदा नाम बोले। उन्होंने अपने जमाने में एक बहुत बड़ी नहर बनवाई थी जुबैदा ने, उसको नहर जुबैदा के नाम से दुनिया याद कर दी। दोनों बैठे थे मियां बीवी, गुफ्तगु हो रही, शौहर ने इनके पास से ये कहा, यानी हारून रशीद बहुत बड़े बादशाह हैं, उन्होंने यूं कहा कि तू और मैं दोनों जन्नती, तू भी इंशाल्लाह जन्नत में जाएगी मेरे साथ और मैं भी तेरे साथ जन्नत में जाऊंगा, अपने जन्नत में भी साथ रहे। हम औरत का मसला तो ऐसा है कि पूरे आलम को मानेगी लेकिन शौहर को नहीं मानेगी, इल्ला माशाल्लाह कुछ औरतें अल्लाह ताला ने बड़ी एक सालिहा बनाई होगी। बेचारा एक आदमी शादी कर रहा था तो दोस्त ने पूछा उसको, भाई तू मेरी शादी के मौके पर आएगा? तो उसने कहा मैं वो नहीं हूं जो दोस्तों की तकलीफ के मौके पर साथ न दे। खैर मियां बीवी में कुछ ना कुछ बातचीत तो होती है, गुफ्तगु हो रही औरत ने कहा ये बात तो ठीक है लेकिन आपने जन्नत की जो सरहद तकसीम करना शुरू कर दी समझ में नहीं आया, आप तलवारें तकसीम करते हैं, आप पैसे तकसीम करते हैं, आप मुल्क तकसीम करते हैं, आप बड़ी बड़ी इनायतें और तोहफे तकसीम करते हैं तो बात समझ में आती है, लेकिन ये बात समझ में नहीं आती कि आप जन्नत के भी परवाने तकसीम करते हैं। हमें इसने गलत क्या कहा, एक निहायत हसीन खातून को एक इंतहाई बदसूरत आदमी मिल गया था लेकिन आलि था निकाह बहुत बड़े नकलों के मालिक थे वो, तो लोग कहा करते थे कि इनको देखने के बजाय इनकी किताबों को देखना अच्छा है, कोई बदगुमान हो जाएगा इनको देखेगा लेकिन किताबों में अल्लाह ने उनके पास प्रेम इतना रखा है, वरना मुझे मत देखो मुझे देखना हो तो मेरी किताबों में देखो। और यूं कहा करते थे मैं अपनी किताबों में ऐसा पोशीदा हूं जैसे गुलाब के फूल में खुशबू पोशीदा होती है, मैं इस तरह से पोशीदा हूं। उन्होंने एक दिन अपनी आहलिया से कहा कि बेगम तू भी जन्नती मैं भी जन्नती हूं, वजह अब देखो यही वजह है, वजह यही बयान की, यूं कहा कि मैं बदसूरत हूं ये यकीन लेकिन शादी होने के बाद से तू रोजाना मुझे देखती है, तेरे दिल में वसवसे आते हैं, तू दबाती है और मेरी बदसूरी बदसूरती पर सब्र करती है और सब्र करने वालों को अल्लाह ने जन्नत का वादा दिया है, इस बिना पर तू जन्नत نے میری بدصورتی کی شکایت نہیں کی بلکہ بدصورتی پر صبر کر لیا, ورنہ اس پر اللہ تعالیٰ نے جنت کا وعدہ کر رکھا ہے. انما یوفی الصابرون اجرہم بغیر حساب, پڑھنا وہ تو ٹھیک ہے لیکن آپ کو جنت کیسے ملے گی؟ چلو میں تو صبر کرتی ہوں تو مجھے جنت ملے گی, پڑھنا میں اس لائق نہیں تھا کہ تم جیسی حسین خاتون نعمت کے طور پر مجھے ملتی, لیکن اللہ نے انعام فرمایا کہ تم جیسی حسینہ خاتون جو بادشاہ کو مل سکتی وہ مجھے اللہ نے عطا فرمائی. میں رات اور دن اس کا شکر بجا لاتا ہوں اور شاکرین کے لیے اللہ نے جنت کو عطا کیا. تو یہ علمی طور کی ہے, تمام اثر میں یہ ہوتا ہے علماء کا کہ اپنی بات کی اور علمی توجہ کرتے ہیں. جب یہ بات آئی یہ بھی جنت ہی ہے اور تم بھی جنت ہی ہو اور میں بھی جنت ہی, اور بیوہ مچل گئی کیسے جنت ہی ہاں اور میں کیسے جنت ہوں, آپ کو کیسے پتا چلا؟ ڈیفینیٹلی تو کسی کے بارے میں کہہ نہیں سکتے, فیصلہ تو اللہ کریں گے. پھر آپ کیسے کہہ سکتے ہیں کہ میں جنتی ہوں یا آپ جنتی ہیں؟ حدیث شریف میں ایک واقعہ نقل, ابو السائب یہ حضرت عثمان ابن مظعون رضی اللہ تعالیٰ عنہ کی کنیت ہے. عثمان ابن مظعون رضی اللہ عنہ کو یہ مہاجر صحابی ہیں اور مدینہ میں ایک خاتون تھی اس کا بڑا مقام تھا, تو حضور نے بھائی چارہ کروایا تو یہ عورت جو ہے اس نے کہا میں انہیں بھائی بناؤں گی اپنے یہاں رکھوں گی, میرا مکان پڑا ہے, میرا کاروبار پڑا ہے, میرا باپ پڑا ہے. حضرت عثمان ابن مظعون کا انتقال ہو گیا, سرکار تشریف لائے, مہاجری کا انتقال ہو گیا, میرے ساتھ آیا تھا مکے سے بشارت اور ہجرت کی حالت میں دنیا سے چلا گیا, دلاسے کے لیے گھر تشریف لایا سرکار. اس موقع پر وہ عورت بھی بیٹھ کے ساتھ کیا ہے, اس نے ایک جملہ کہا, یاد رکھو نبی اسلام کے لیے دنیا میں آتا ہے, کسی کی کوئی غلط بات برداشت نہیں کر سکتا اور نبی کسی کا غلط جملہ برداشت نہیں کر سکتا. یہ عورت نے کہا لقد اکرمک اللہ, تیرا تو اللہ نے جنت میں اکرام کر دیا, تیرا تو درجہ بلند کر دیا. حضور نے فوراً سوال کیا مجھے پتا نہیں یہ لقد اکرمک اللہ, تو نے جو بات کہی ہے تیرے سینے سے پتا چلتا ہے کہ مجھے پتا چلا ہے نبی کو پتا نہیں. حضور اس کو اس کا اکرام نہیں کر گیا اللہ, فرمایا کریں گے لیکن میرے اور تیرے کہنے کے اوپر اللہ کے اکرام کا دعویٰ بتا دیے, سمجھے نہیں بات. کسی کے بارے میں ڈیفینیٹلی اس کے جنت ہی جہنم ہونے کی بات تو نہیں کر سکتے, امید کی بات کر سکتے. کیا کہوں سب کا ارجو ان تکون من اہل الجنہ, جنت کی عورتوں میں اور بوڑھوں کے اندر بحث ہوئی, جنت کی عورتوں میں, جنت کی عورتوں میں ازواج مطہرات ہیں, جنت کی عورتوں میں فرعون کی اہلیہ ہے, جنت کی عورتوں میں مریم ہیں, یہ سب عورتیں جنت میں ہیں اور بوڑھوں کے ساتھ بحث ہو گئی. بوڑھے کہتی تھی ہم ہمیشہ زندہ ہیں مرے نہیں ہے, جھگڑا بھی علمی ہے, ہم ہمیشہ جوان رہیں گی بوڑھی نہیں ہوں گی, ہم ہمیشہ وفادار ہیں بے وفا نہیں ہوں گی, ہم جن سے ملیں گی کبھی جدا نہیں ہوں گی. دنیا والی تو جدا بھی ہو جائے اس کو نہیں جانے. چار باتیں بیان سرکار فرماتے ہیں کہ جنت میں جانے والی دنیا کی عورتوں نے بھی کہا کہ ہمارے پاس بھی چار خوبیاں ہیں جو تمہارے پاس نہیں ہیں. तो तुम्हारे पास क्या पुण्य है? फरमाया हमने नबी पे ईमान लाए हैं, अल्लाह का कलमा पढ़ा है, और दुनिया में इस कलमे पे जिंदगी गुजार क्या है तुम नहीं। नंबर दो, हमने कई नमाजें पढ़ी है तुमने नहीं, तुमको तो बना के तैयार करके जंगल में भी डाल दिया। हमने कुरान पढ़ा है तुमने नहीं, हमने हज किए हैं तुमने नहीं, हमने गौहरों की ईमानदारी की है और खिदमत की है तुमने नहीं, हमने रमजान के रोजे रखे हैं तुमने नहीं। अल्लाह ने फरमाया जन्नत की औरतें भूलों से ली गई, यह भूमिया और ये कमालात की अल्लाह ताला ने खवातीन को अदा फरमाया। तो लकद अकरमक अल्लाह कहने का मना फरमाया, तो क्या कहूं हुजूर? यूं कहो कि अर्जू अन तकून मिन अहली जन्नत, कभी उम्मीद है अल्लाह से कि अल्लाह ताला इसे जन्नत का दाखला नसीब फरमाएंगे। हजरत उस्मान इब्ने मलऊन रजी अल्लाह ताला अन्हु वो सहाबी हैं कि जो पहली मरतबा जिसको हम जन्नतुल बकी कहते हैं ना, उस कब्रिस्तान के अंदर दफनाए गए हैं। जन्नतुल बकी के पहले मदफून हैं हजरत उस्मान इब्ने मज़ऊम रज़ी अल्लाह अन्हु। हालांकि बकी का कब्रिस्तान पुराना कब्रिस्तान उस जमाने में भी माना जाता था, लेकिन इसको ऑर्डर किया और हुजूर ने पहला मदफून दफनाया अपने दस्त मुबारक से उस्मान इब्ने मज़ऊम। उस जमाने में इमाम अबू यूसुफ रहमतुल्लाह अलैह मौजूद थे। पास आगे बढ़ गई और हारून रशीद ने कहा कि अगर मैं जन्नती ना रहा, यह बात साबित हो जाए मैं जन्नती नहीं हूं, तो तुझे तलाक, तुझे तलाक देता हूं। अब मामला जरा सीरियस हो गया, तलाक की बात है। बेगम उनका अंदर चली गई, हजरत इमाम अबू यूसुफ को बुलाया गया और चीफ जस्टिस थे उस जमाने, उनको बुलाया कि भाई दिल लगी करते करते मामला बहुत डेंजर कंडीशन में आ गया है, तलाक करना बता दो। क्या हुआ? पूरा मजरा बयान फरमाया, अभी फैसला नहीं हुआ, तलाक हुई कि नहीं हुई। मैं जब सवाल था इन सवाल के जवाब अगर इतमान पक्ष रहे तो उस पर जो है आगे का फैसला करेगा। बादशाह वक्त से सवाल था और यह तय होगा कि बादशाह जन्नती है कि नहीं। बहुत अच्छी। अब जुबैदा बेगम तो बैठ गई पर्दे में और इमाम अबू यूसुफ रहमतुल्लाह अलैह ने बादशाह सलामत से सवाल शुरू। पहले नंबर पर सवाल, यह बता बादशाह सलामत के बुलूक के पास से कोई नाजायज ताल्लुक रखा, कोई बदकारी का इंतकाम किया, किसी औरत पर बुरी नजर पड़ी, काम पे सर झुका दिया और थोड़ी देर के बाद सर उठाकर हिम्मत करके जवाब दिया, नहीं हजरत इमाम साहब, सर झुकाकर मैं अपनी जिंदगी का जायजा ले रहा, मैं गौर कर रहा, मैं इस नतीजे पर पहुंचा हूं, पूरी जिंदगी का जायजा लेने के बाद एक बादशाह इस नतीजे पर पहुंच रहा कि बुलूक के पास से लेकर आकर किसी गैर महरम को बुरी नजर से लेकर किसी गैर वाहन की तरफ नजर नहीं करनी, नाजायज ताल्लुक का कोई सवाल पैदा नहीं हो। तो हजरत इमाम अबू यूसुफ रहमतुल्लाह अलैह ने दूसरा सवाल किया, میں ہندوستان سے تین گنا بڑی مملکت کا سربراہ، میرے پاس پورا انقلاب تھا، مجال نہیں کہ کوئی مجھے روک سکے۔ میں اپنے حرم میں اٹھوا کر کسی لڑکی کو بلواتا اور برداری کا پٹوڑی کیوں نہیں کر سکتا، لیکن میں نے ملک کی دوشیداؤں کی ناموس کی عزت اور حفاظت تو کی ہے، لیکن کسی غیر محرم کی طرف نظر اٹھا کر نہیں۔ پر میں راستہ سلامت پہلے سوال میں کامیاب ہو گئے تو اب دوسرا سوال، بادشاہوں کی محفل میں شراب و کباب عام، ان کو شراب پینے سے کوئی روک نہیں سکتا، ان کو شراب لانے سے کوئی روک نہیں سکتا، ان کو گناہ کرنے سے کوئی روک نہیں سکتا۔ میرا چپتا ہوا سوال یہ ہے آپ سے کہ آپ بتائیں کہ آپ نے شراب پیے کبھی؟ پھر سر جھکا لیا، تھوڑی دیر کے بعد سر اٹھا اور کانپتے ہوئے ہونٹوں سے جواب دیا کہ اچھائیاں بیان کرنے کی میری عادت نہیں ہے، لیکن آج کانٹے کا سوال ہو گیا ہے، عزت کا مسئلہ، طلاق کا مسئلہ گیا ہے، اس لیے میں یہ بات آپ کو بتانا چاہتا ہوں کہ الحمدللہ میں نے جب سے ہوش سنبھالا شراب کے جام کو ہاتھ بھی کبھی نہیں لگایا۔ کیوں؟ وجہ کیا؟ فرمایا وجہ صرف اللہ کا ڈر، یہ بہت بڑی چیز ہے۔ حضرت امام ابو یوسف رحمتہ اللہ علیہ کھڑے ہو گئے اپنی جگہ سے، کندھے پر رومال ڈالا اور فرمایا واقعی بادشاہ سلامت جنتی ہیں قرآن کریم کے فیصلے کے اعتبار سے، بولے من خاف مقام ربی کی جنت، جو اپنے پروردگار کے سامنے کھڑے ہونے سے ڈرا اور اس نے یہ سوچا کہ مجھے اللہ کے سامنے کھڑے ہو کر جواب دینا ہے، اور اس ڈر نے اسے گناہ کرنے سے روک دیا، فرمایا اس کے لیے ایک نہیں دو دو پاپا اور دو دو جنتوں کا وعدہ۔ ایک اور آیت ہے قرآن کریم، واما من خاف مقام ربه ونهى النفس عن الهوى، جو اپنے پروردگار کے سامنے کھڑے ہونے سے ڈرا اور نفسانی خواہش سے اپنے آپ کو بچایا، فإن الجنة هي المأوى، تو جنت اس کا ٹھکانا ہوگا۔ میں کہہ رہا تھا یہ بڑا کام ہے آدمی کا اپنے نفس کو کچل کر زندگی گزارنا، اور اللہ والے کو اس کا دے۔ تو یہ جہاد کا پہلا فرق تھا، گفتگو اس پر چل رہی تھی اور بات اس پر چل رہی تھی کہ انسان جنت پہنچے تو کتنا لمبا فاصلہ طے کرے، پر میں پہلا قدم نفسانی خواہش پر رکھے گا اور دوسرا قدم اللہ تعالیٰ اس کو جنت میں داخلہ جو ہے وہ نصیب کر دے۔ تو اسلام بہت ضروری ہے، اور اسلام نفس ہونے دیتا نہیں، اور خود کی اصلاح آدمی خود کر لے یہ مشکل کام ہے، جب تک کہ اپنے آپ کو کسی کے حوالے نہ کرے گا وہاں تک اس کے بننے کی شکلیں پیدا نہیں ہوں۔ طالب علم کو جب استاد کے سامنے پیش کرتے ہیں تو اسے کچھ بھی نہیں آتا، لیکن ایک زمانے کے بعد وہ بڑا عالم ربانی بنتا ہے استاد کی توجہ کی مدد سے۔ جب مرید آتا ہے اور اپنا ہاتھ شیر کے ہاتھ میں دیتا ہے وہ کچھ بھی نہیں ہوتا، لیکن شیر کی توجہ اسے کمال کے درجوں پر پہنچتی۔ بس ہماری یہ چھوٹی سی اصلاحی مجلس ہوتی ہے اور اس میں تھوڑی سی دین کی باتیں جو ہے ہم لوگ اسلام کی غرض سے کرتے ہیں۔ اللہ تعالیٰ ہم سب کو اپنی اسلام کی توفیق عطا فرمائے۔ تھوڑی دیر کے لیے انشاءاللہ ذکر کریں، پھر ملاقات۔ विषय के साथ इंशाल्लाह हम अपना ये जिक्र शुरू करेंगे। और जब मोहम्मद रसूलुल्लाह कहा जाए तो ये जिक्र जो है वो खत्म हो जाएगा। उसके बाद थोड़ी देर के लिए मुराकबा चंद लम्हात के लिए करेंगे और उसके बाद इंशाल्लाह दुआ करेंगे। अल्लाह की याद में मशगूल हो दिल का असली काम अल्लाह की याद है। अजीजों दोस्तों यारों ये दुनिया दार फानी है, दिल से मन लगाओ तुम लाद में जा लाहौर उस इलाके को कहते हैं जहाँ करवट पर मुर्दे को लेटा दिया जाता है। असल में आया था अल्लाह की ताकत करने के लिए, लेकिन नुकसान ख्वाहिशात के पीछे पड़कर इसी मकसद को भूल गया। इलाही मकसूद मांगुई व रजाए तू अल्लाह, मेरा मकसद और मेरी जिंदगी का मकसद तू है और तेरी रजा का हासिल होना। मारिफत खुद दे दे अल्लाह, अपनी मारिफत आता फरमा दी। जब मुराकबा कर रहे हो तो जरूर सोचें कि आज तो मैंने अपने इख्तियार से आंखें बंद की हैं, लेकिन एक दिन ऐसा आने वाला है जब मेरा अपनी आंखों पर अपने जिस्म पर इख्तियार नहीं रहेगा। न चाहते हुए भी लोग मेरी आंख बंद कर देते हैं, फिर मुझे कशा कशा उठाकर ले जाया जाएगा। और मेरे दोस्त भी मुझ पर मिट्टी डाल देंगे। वापी तुझे गणिया ये दिल का है मुनादी, कर तूने गणी उम्र की एक बार घटा दी। और रही है उम्र मिसले बर्फदम, रफ्ता रफ्ता चुप के दम बदम। تیرا رحمتی بیان